നന്ദി നാ. बेलुकी छ बजेको सानीफेरी खबरमा स्वागत छ. म मनिष खड्गा. यो खबर रेडियो सानीफेरी एफएमएक्स थुप्लो 98.2 मेगाहर्जका साथै रेडियो सानोभेरी .com मार्फत संसारभर प्रसारण भइरहेको छ. सुरुमा अहिलेसम्मका मुख्य खबर शीर्षकहरू. सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह. चीनबाट इन्धन ल्याउने विषयमा नेपालबाट गएका टोलीले छलफल जारी राखेको आपूर्ति मन्त्री गणेश मानपुनको भनाई. नयाँ संविधानका अन्तर्वस्तुबारे जानकारी दिने उद्देश्यले रुकुमको आठ फिसकोटमा अनुशिक्षण कार्यक्रम सम्पन्न. मुसिकोटमा आगामी 14 गते रुकुममा महिलाहरूको अवस्था, बढ्दो बाल विवाह र बहुविवाह सम्बन्धी साझा बहस सञ्चालन हुने. खारा तिनमा रहेको युवा जनजागरण निमाविद्वारा देउसी भैलोबाट सङ्कलित रकमबाट कम्प्युटर र फोटोकपी मेसिन खरिद. विभिन्न गुनासाहरू आएपछि जिल्ला शिक्षा कार्यालय सल्यानले जिल्लाका विद्यालयको अनुगमन गर्ने. र दक्षिण अफ्रिका विरुद्धको तेस्रो टेस्टमा 124 रनले विजयी हुँदै भारतले चार टेस्ट म्याचको सिरिज 2-0 आफ्नो पक्षमा पार्यो. हाम्रो देश यति बेला छिमेकी भारतले गरेको नाकाबन्दीको चपेटामा छ. तसर्थ नाकाबन्दी सङ्कटको सामना गर्न सामान्य अवस्थाको भन्दा कम खर्चमा दैनिकी चलाउने अधिकतम कोसिस गरौँ. खाना पकाउन एलपी ग्यासको सट्टा दाउरा कम लाग्ने आधुनिक चुल्हो प्रयोग गरौँ. यात्रा गर्दा निजी सवारी साधनको सट्टा सकेसम्म सार्वजनिक यातायातको प्रयोग गरौँ. आयातित इन्धनको खपत घटाऊ, आत्मनिर्भर बन्ने उपायको खोजी गरौँ. रेडियो सानीभेरीद्वारा जनहितमा जारी. जित्ने छैन नेपालीलाई नाकाबन्दीले, जित्ने छैन नेपालीलाई नाकाबन्दीले. अब पूरा खबर. प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सद्भाव कायम राख्न सबैसँग आग्रह गर्नुभएको छ. आफ्नै सरकारी निवास बालुवाटारमा आज प्रेस काउन्सिल नेपालको ज्ञापन पत्र बुझ्दै ओलीले सामाजिक सद्भाव भड्किनेतिर सचेत रहन आग्रह गर्नुभयो. उहाँले मुलुकलाई अगाडि बढाउन संचारकर्मीहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै सामाजिक सद्भाव बिथोल्ने गरी समाचार सम्प्रेषण नगर्न पनि आग्रह गर्नुभएको छ. राष्ट्रिय एकता अहिलेको आवश्यकता भएको भन्दै ओलीले राष्ट्रिय एकताको लागि एक हुन आह्वान गर्नुभयो. ओलीले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको भन्दै सही सूचना सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ. आपूर्ति मन्त्री गणेश मानपुनले तेल ल्याउने विषयमा छलफल गर्न चीन गएको टोलीले अहिले छलफल गरिरहेको बताउनु भएको छ. अहिलेसम्मको छलफल सकारात्मक रूपमै अघि बढेको उहाँको भनाइ छ. अहिलेसम्म हामी छलफलकै क्रममा छौँ. नेपालबाट गएको टोलीले छलफल जारी राखेको छ. मन्त्री पुनले भन्नुभयो, मूल्य लगायत धेरै विषयहरू टुङ्गिन बाँकी छन्. उहाँले तेल र ग्यास आपूर्तिका लागि पेट्रो चाइना बाहेक अन्य कम्पनीहरूसँग पनि कुराकानी भइरहेको बताउनुभयो. अहिले गएको टोलीले छलफल टुङ्गिआएपछि व्यापार सम्झौताका लागि अर्को टोली पठाउने वा यही टोलीलाई अधिकार दिने भन्ने विषयमा पनि निर्णय हुन बाँकी रहेको पुनको भनाइ छ. चीनबाट इन्धन ल्याउने विषयमा व्यापारिक सम्झौताका लागि प्राविधिक विषयबारे छलफल गर्न वाणिज्य र परराष्ट्र मन्त्रालयको टोली हाल बेजिङमा रहेको छ. सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले नेपाल टेलिकमको मोबाइल सेवाबारे जनताबाट गुनासो आएको भन्दै तत्काल सुधार गर्न निर्देशन दिनुभएको छ. नेपाल टेलिकमका प्रबन्ध निर्देशक सहित सम्बद्ध अधिकारीहरूलाई आज मन्त्रालयमै बोलाएर मन्त्री राईले मोबाइल सेवामा खराबी आउनुको कारण 3 दिनभित्र लिखित रूपमा पेश गर्न निर्देशन दिनुभएको हो. टेलिकमका अध्यक्ष तथा मन्त्रालयका सचिव सुनिल बहादुर मल्ल सहितलाई राखेर मन्त्री राईले नेपाल टेलिकमको मोबाइलमा धेरै खराबी आएका, पछिल्लो समयमा आवाज र कभरेजमा समस्या देखिएको र रिचार्जमा समेत धेरै समस्या देखिएको गुनासो तत्काल समाधान गर्न निर्देशन दिनुभएको बताइएको छ. टेलिकमको मोबाइलमा कुरा गर्दा गर्दै काटिने, धेरै ठाउँमा नेटवर्क नदेखाउने, 3G लगायतका सेवामा समेत खराबी आएको र रिचार्जमा समस्या भएको भन्दै सर्वसाधारणले मन्त्रालयमा गुनासो गरेपछि मन्त्रीले तदारुकता देखाउनु भएको हो. भारतीय नाकाबन्दीका कारण विद्यार्थीहरूलाई परेको असरलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले राजधानीमा हजारौँ स्कुले बालबालिकाको सहभागितामा मानव साङ्लो बनाइएको छ। निजी तथा आवासीय विद्यालय सङ्गठन प्याप्सन, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन एनप्याप्सन, उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल, हिसान विद्यार्थी सङ्गठनहरू, शिक्षक अभिभावक शिक्षक महासङ्घ, अभिभावक सङ्घ नेपाल, राष्ट्रिय अभिभावक सङ्घ सहितका सङ्घ संस्थाको आह्वानमा मानव साङ्लो बनाइएको हो। विद्यार्थीहरूले राजधानीको चक्रपथसहित मुख्य सडकहरूमा उभिएर मानव साङ्लो बनाएका थिए। बाल अधिकारका पक्षमा नारा लेखिएका प्ले कार्ड बोकेका बालबालिकाहरूले नाकाबन्दी विरुद्ध नारा लगाएका थिए। नयाँ संविधानका अन्तर्वस्तुबारे जानकारी दिने उद्देश्यले रुकुमको 8 बिस्कुटमा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। असोज 3 गते जारी नेपालको नयाँ संविधान 2072 का मूलभूत विषयका बारेमा नागरिकलाई जानकारी दिने उद्देश्यले शान्ति तथा पुनर्निर्माण मन्त्रालय द्वन्द महाशाखाको सहयोगमा स्थानीय शान्ति समिति रुकुमले कार्यक्रम सञ्चालन गरेको हो। अनुशिक्षणमा संविधानले व्यवस्था गरेका मौलिक हक, नागरिकका कर्तव्य, नागरिकता वितरण, संविधानका विशेषता लगायतका विविध विषयवस्तुका बारेमा जानकारी गराइएको छ। कार्यक्रमको सहजीकरण अधिवक्ता गणेश हमाल र भुवनेश्वर गौतमले गर्नुभएको थियो। स्थानीय शान्ति समिति रुकुमका संयोजक खड्गड बहादुर डाँगीको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शेरबहादुर पुनको प्रमुख अतिथिता रहेको थियो। स्थानीय शान्ति समितिका सदस्य गिरिप्रसाद बुढाले स्वागत मन्तव्य तथा कार्यक्रम सञ्चालनको उद्देश्यका बारेमा जानकारी गराउनु भएको थियो। स्थानीय शान्ति समितिका शाखा अधिकृत राजु लामिछानेको सञ्चालन रहेको कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन निरौला, पत्रकार तारक प्रतिभा केसी, स्थानीय राजनैतिक दल, सर्वसाधारण शान्ति समितिका पदाधिकारी लगायत गरी 60 जनाभन्दा बढीको उपस्थिति रहेको थियो। स्थानीय स्तरमा रहेका नागरिकहरूलाई संविधानका अन्तर्वस्तुका बारेमा जानकारी दिने उद्देश्यले अघि सदरमुकाम खलङ्गा र रुकुमकोटमा अनुशिक्षण सञ्चालन गरिएको थियो। रुकुम मुसिकोट खलङ्गामा आगामी 14 गते रुकुममा महिलाहरूको अवस्था, बढ्दो बालविवाह र बहुविवाह सम्बन्धी साझा बहस कार्यक्रम सञ्चालन गरिने भएको छ। महिला हिंसा विरुद्धको 16 दिने अभियान अन्तर्गत महिला मानव अधिकार रक्षक सञ्जालले कार्यक्रम सञ्चालन गर्न लागेको हो। जिल्लाका महिलाहरूको अवस्थाको बारेमा जानकारी गराउन तथा पछिल्लो समयमा सामाजिक विकृतिको रूपमा फैलिएको बालविवाह र बहुविवाहको बारेमा सचेत गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ। अध्यक्ष कल्याणी खड्गाको अध्यक्षतामा सम्पन्न सञ्जालको बैठकले कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो। साथै बैठकले महिला हिंसा विरुद्धको 16 दिने अभियान अन्तर्गत जिल्लाका विभिन्न ठाउँहरूमा पनि अन्तर्क्रिया तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। कार्यक्रम 14 गते दिउँसो 1 बजे खलङ्गाको कालिका स्थानमा हुनेछ। कार्यक्रममा वक्ताको रूपमा अन्तर्पाती महिला सञ्जालकी अध्यक्ष देवी ओली, प्रमुख जिल्लाधिकारी अन्तरबहादुर सिलवाल र महिला तथा बालबालिका कार्यालय प्रमुख सुनिता केसी रहनु भएको छ। कार्यक्रममा उपस्थितिका लागि आयोजकले सम्पूर्णमा अपिल गरेको छ। रुकुमको खारा 3 कुरलमा रहेको युवा जनजागरण निमाविले देउसी भैलोबाट सङ्कलन भएको रकमबाट कम्प्युटर खरिद गरेको छ। तिहारमा खेलिएको भैलोबाट सङ्कलित 77,481 रकमबाट 1 सेट कम्प्युटर र फोटोकपी मेसिन खरिद गरिएको विद्यालयले जनाएको छ। उक्त सामग्रीहरू खरिद गरिएपछि प्रश्नपत्र तयार गर्न, फोटोकपी गर्न तथा विद्यार्थीहरूलाई प्रयोगत्मक रूपमा कम्प्युटर विषय पढाउन सहज भएको प्रधानाध्यापक जोक बहादुर ओलीले बताउनुभयो। यसअघि विद्यालयलाई कम्प्युटरको अभावमा पठन पाठनदेखि विभिन्न क्रियाकलाप सञ्चालन गर्न समस्या पर्दै आएको थियो। त्यस्तै सामग्री खरिद गरेर बचेको रकम निजी स्रोतका शिक्षकहरूलाई तलब खुवाउने र कम्प्युटर कक्षा व्यवस्थापनमा खर्च गर्ने निर्णय भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष धनबहादुर खत्रीले जानकारी दिनुभयो। रुकुमको सिमलीमा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। जिल्ला पशु सेवा कार्यालय रुकुमद्वारा सञ्चालित किसानका लागि उन्नत बिउ बिजन कार्यक्रमको आयोजनामा शिविर सञ्चालन गरिएको हो। शिविरमा गाविसका 183 घरधुरीले सेवा लिएका छन्। 1350 बाख्रा, 344 भेडा, 240 भैँसी, 385 गाई गोरु गरी कुल 2619 पशुलाई बाह्य तथा आन्तरिक परजीवी विरुद्धको औषधि वितरण गरिएको छ। त्यस्तै शिविरमा 15 गोरु र 26 बोकाको बन्ध्याकरण पनि गरिएको छ। शिविरमा पशु विकास अधिकृत रसिकलाल यादव, पशु विशेषज्ञ डाक्टर बसन्त आचार्य लगायत 9 जनाको टोलीले सेवा दिएको बाख्रा प्राविधिक रिमबहादुर खड्गाले जानकारी दिनुभयो। रुकुमको घेतमामा रहेको आदर्श उच्च माविमा 2 दिन निशुल्क आँखा परीक्षण कार्यक्रम सुरु भएको छ। आँखा उपचार केन्द्र सल्लेको आयोजना र विद्यालयको सहजीकरणमा कार्यक्रम सुरु भएको हो। विद्यालयमा अध्ययनरत विद्यार्थी र ज्येष्ठ नागरिकलाई रक्षित गरी कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ। आज पहिलो दिन करिब 800 विद्यार्थीको आँखा परीक्षण गरिएको छ। भोलि दोस्रो दिन ज्येष्ठ नागरिकको आँखा परीक्षण गरिने आदर्श उच्च माविका प्रधानाध्यापक बलराम खड्गाले जानकारी दिनुभयो। कार्यक्रममा आँखा उपचार केन्द्रका प्रमुख निरञ्जन गैरी नेतृत्वको 3 सदस्यीय टोली खटिएको छ। आँखा उपचार केन्द्रले जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई रक्षित गर्दै निशुल्क आँखा परीक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ। रुकुमको दुलिनौ हाँसुमा पूर्णिमाको अवसरमा हरेक वर्ष लाग्दै आएको कोटखाली मेलाको अवसरमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ। वडा नम्बर 9 हाँसुको आयोजनामा सञ्चालन गरिएको प्रतियोगितामा 10 समूहको सहभागिता रहेको थियो। प्रतियोगितामा दुली 8 कोट गाउँको समूह प्रथम, करैलाको समूह द्वितीय र दुली 7 सल्लीचौरको समूह तृतीय हुन सफल भएको छ। तृतीय, प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने समूहलाई क्रमशः 10,000, 8,000 र 6,000 पुरस्कार प्रदान गरिएको छ। आयोजक समितिका अध्यक्ष दिनेश बस्नेतको अध्यक्षतामा पुरस्कार वितरण तथा समापन कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रमको सञ्चालन राजकुमार पुनमगरले गर्नुभएको बताइयो। रुकुमको खारातिन कुरलमा रहेको भागेनेटी वन उपभोक्ता समितिले आफ्नो वन क्षेत्रभित्र लगाइएका फलफुल तथा बोट बिरुवा बिक्री गरी जम्मा भएको रकम विभिन्न सामाजिक कार्यमा खर्च गर्ने भएको छ। वनमा लगाइएको अलैँची तथा अन्य फलफुलका बोट बिरुवा बिक्री गरेर जम्मा भएको रकम गाउँको विद्यालय, खानेपानी धारा निर्माण, बाटो मर्मत र मठ मन्दिर निर्माण जस्ता कार्यमा खर्च गर्ने निर्णय भएको समितिका अध्यक्ष दलबहादुर खत्रीले जानकारी दिनुभयो। रुकुमको खोलागाउँ 9 मा रहेको सुन्दर समाज बाल क्लबको नयाँ कार्य समिति चयन गरिएको छ। सपना केसीको अध्यक्षतामा रहेको कार्य समितिको पदावधि सकिएपछि निराजन केसीको अध्यक्षतामा 15 सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो, जसको उपाध्यक्षमा उर्मिला कामी र दलबहादुर केसी, सचिव सृजना देवकोटा, सहसचिव निर्मल केसी र कोषाध्यक्षमा निमबहादुर केसी रहनु भएको छ। बाल क्लब संरक्षण समितिका अध्यक्ष गणेश केसीको अध्यक्षतामा सम्पन्न बाल भेलाले नयाँ कार्य समिति चयन गरेको पत्रकार ढिल्ली बहादुर खत्रीले जानकारी दिएका छन्। विद्यालय सञ्चालनका सम्बन्धमा सरकारवालाहरूबाट विभिन्न जनगुनासोहरू आएपछि जिल्ला शिक्षा कार्यालय सल्यानले अनुगमन गर्ने भएको छ। अनुगमनका क्रममा विद्यालयमा शैक्षिक नियमितता, आय व्यय, पारदर्शिता, अभिलेख व्यवस्थापन, भौतिक निर्माण लगायतका कार्यहरू चुस्त भए नभएको सम्बन्धमा जानकारी लिइने शिक्षा कार्यालयले जनाएको छ। त्यस्तै अनुगमन सूचक अनुसार विद्यालयहरू सञ्चालन भएको नपाइएमा, शिक्षकहरू नियमित विद्यालयमा उपस्थित नभएको पाइएमा नियम अनुसार कार्यवाही गरिने जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजकले जानकारी दिनुभयो। अनुगमनका लागि विद्यालय निरीक्षक र स्रोत व्यक्तिहरू तोकिएको निर्धारित क्षेत्रमा पुगिसकेको र आइतबारदेखि अनुगमन गरिने उहाँले बताउनुभयो। विगत 10 वर्षको सशस्त्र द्वन्द्वको समय क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएकाहरूको सम्झनामा रोल्पामा प्रतीक्षालय निर्माण गरिएको छ। अहिलेसम्म पनि बेपत्ता पारिएकाहरूको सम्झना स्वरूप बेपत्ताका परिवारहरूद्वारा निर्माण गरिएको प्रतीक्षालय आज सुलीचौरमा उद्घाटन गरिएको छ। सुलीचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र नजिकै रहेको प्रतीक्षालय आज जिल्लाका राजनैतिक दल सरकारवाला निकायको सहभागितामा उद्घाटन गरिएको हो। रोल्पा जिल्लाका 67 जना बेपत्ताको सम्झना स्वरूप नेपाल रेडक्रस सोसाइटीको समन्वयमा प्रतीक्षालय निर्माण गरिएको बताइएको छ। हातेमालो कार्यक्रम अन्तर्गत प्रतीक्षालय निर्माण गरिएको नेपाल रेडक्रस सोसाइटी रोल्पाका सभापति लौल सिंह पुलले बताउनुभयो। बेपत्ता परिवारको सहभागितामा उद्घाटन गरिएको कार्यक्रममा बेपत्ता परिवारले आफ्नो परिवारका सदस्यको औपचारिक जानकारी दिन सरकारलाई आग्रह गरेका थिए। सल्यानको पश्चिम क्षेत्रमा रासायनिक मलको अभाव भएको छ। भारतीय नाकाबन्दीका कारण युरिया मलको अभाव सिर्जना भएको बताइएको छ। रासायनिक मल पाइन छाडेपछि किसानहरूले गाई भैँसीको मल प्रयोग गर्न थालेका छन्। यसअघि गाई भैँसीको मल पाखा बारीमा वर्षे बालीको लागि मात्र प्रयोग गर्ने गरिन्थ्यो। हिउँदे बालीमा गाई भैँसीको मल प्रयोग गरिएपछि वर्षे बालीमा के मल प्रयोग गर्ने भन्ने चिन्ता किसानहरूमा परेको छ। कतिपय किसानले रासायनिक मल नपाएपछि मल बिनै गहुँ लगाएका छन्। मलको अभावमा गहुँ लगाउँदा निकै समस्या भएको किसान देवेन्द्र विसीले बताउनुभयो। थोरै मात्रामा मल पाएका किसानहरूले भने 1 केजीको 150 रुपियाँसम्म तिरेका छन्। नाकाबन्दीका कारण रासायनिक मल जस्तै त्यस क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको मूल्य आकाशिएको छ। दैनिक उपभोग्य सामग्रीहरू स्थानीय बजारमा सजिलै पाइने गरे पनि महँगी निकै बढेको सहकर्मी दुर्गा विसीले खबर पठाएका छन्। अब खेल खबर। दक्षिण अफ्रिका विरुद्धको तेस्रो टेस्टमा भारत 124 रनले विजय भएको छ। यससँगै उसले 4 टेस्ट म्याचको सिरिज 2-0 आफ्नो पक्षमा पारेको छ। तेस्रो टेस्टमा पाहुना टोली दक्षिण अफ्रिकाले जितका लागि 309 रनको लक्ष्य पाएको थियो। 2 विकेटको क्षतिमा बनाएको 32 रनबाट तेस्रो दिनको खेल थालेको अफ्रिका 185 रनमा अल आउट भयो। उसका लागि एभी डेभिलियर्स र फाफ डुप्लेसीले समान 39 रन बनाए भने अन्य ब्याट्सम्यान चल्न सकेनन्। भारतका आर अश्विनले 7 विकेट लिए भने अमित मिश्राले 3 विकेट हात पारे। पहिलो दिन भारत 215 रनमा अल आउट भएको थियो। दोस्रो दिन दक्षिण अफ्रिकालाई 79 रनमा अल आउट गरेको घरेलु टोली इनिङमा 173 रनमा समेटिएको थियो। पहिलो टेस्ट भारतले जितेको थियो भने दोस्रो वर्षाले ड्र भएको थियो।